बिम्ब प्रतिबिम्ब जीवनमा अमिला पल नसकेको मान्छेको छ, जीवनमा अमिलो पल नसकेको मान्छेको छ, फूल जस्तै ओइली झरेर नगएको मान्छेको छ। तिमी किन अप्ठ्यारोदेखि हारेर भाग्छौ प्रिया, तिमी किन अप्ठ्यारोदेखि हारेर भाग्छौ प्रिया, यो दुनियाँ हेर समस्या नभएको मान्छेको छ, यो दुनियाँ हेर त समस्या नभएको मान्छेको छ, यो दुनियाँ हेर समस्या नभएको मान्छेको छ। मुक्तकमा यस्ता अहम प्रश्नहरू पनि गर्न सकिन्छ। मुक्तकार विमल गिरीका यिनै चोटिला मुक्तक हरफबाट आजको बिम्ब प्रतिविम्बको उठान गरेका छौं। कार्यक्रम बिम्ब प्रतिविम्ब सुन्न भनेर तम तयार हुनुभएका सम्पूर्ण मुक्तकिला मनहरूमा प्राविधिक साथी राधिका ओझा र म रमेश पौडेल हार्दिक स्वागत गर्दछौ, सांगीतिक स्वागत अभिवादन गर्दछौ। तिम्रा प्रेमी भावहरू मेरा हरेक गीतहरूमा लेख्ने गर्छु, हाँसो खुशी मेरो जिन्दगीको सह तिमी भित्रै देख्ने गर्छु, हाँसेकी छु बेहोसीमा पनि, बाँचेकी छु तिम्रै नाम जपी, नदुखोस् भो पुरानो घाउ तिम्रै मायाको रापले सिक्ने गर्छु, तिम्रै मायाको रापले सिक्ने गर्छु। मुक्तकमा सुमधुर गीत संगीतको फ्युजन, विगत डेढ दशकदेखि रेडियो नेपालको मुक्तकिलो तरंग कार्यक्रम बिम्ब प्रतिबिम्ब। लाज छोप्न एक सरो नाना भए पुग्छ मलाई, लाज छोप्न एक सरो नाना भए पुग्छ मलाई, शान्त मनले दुई छाक खान भए पुग्छ मलाई, रमाउन सक्छु दाउराको भारी बेचेर भए पनि, धरतीमा ओतिनलाई छाना भए पुग्छ मलाई, यही धरतीमा ओतिनलाई छाना भए पुग्छ मलाई। मुक्तकार विमल गिरी आजको बिम्ब प्रतिविम्बको पूरै बसाईमा मुक्तकार विमल गिरीसित बसेर मुक्तकिलो संवाद गर्नेछौ। मुक्तकार विमल गिरी यतिखेर कार्यक्रम बिम्ब प्रतिबिम्बमा हुनुहुन्छ, रेडियो नेपालको स्टुडियोमा हुनुहुन्छ। म यहाँलाई मुक्तकिलो स्वागत गर्छु। हजुर धन्यवाद रमेशजी। मुक्तक निकै बाङ्गिला लेख्नुहुन्छ, स्पन्दनका छालहरू भित्रबाट केही मुक्तकहरू मैले साभार बोले र आजको पूरै बसाईमा यहाँकै मुक्तकहरू सुन्छौ। त्यसो त यहाँ गीतकार पनि हुनुहुन्छ, हाइकुकार पनि हुनुहुन्छ, साहित्यका विभिन्न विधामा सक्रिय भएर लाग्नु भएको छ, यी कुराहरू पनि गर्नुपर्नेछ नि आज। हजुर बोलाउनु। पहिला एउटा मुक्तक सुन्नु त। प्रेमको गहिरो छापमा न दिन हुन्छ न रात हुन्छ, पीड़ा सँगै रोइरहेको आँखा पछि दिने नहात हुन्छ, आकर्षित गुलाबी ओठको मन्द मुस्कान सबै, बाहिर प्रसन्न देखिन्छन् भित्र पीड़ाको खात हुन्छ, बाहिर प्रसन्न देखिन्छन् भित्र पीड़ाको खात हुन्छ। त्यस्तो हुन्छ है। मुक्तकार विमल गिरीको जन्मस्थलो थाथलो भनेको भोजपुर दोभाने चार सालेवा हो, थाई ठेगाना भनेको चारपाने झापा है, र अहिले चाहिँ बेल्जियममा बस्नुहुन्छ। गीत लेख्नुहुन्छ, मुक्तक लेख्नुहुन्छ, हाइकु लेख्नुहुन्छ, कविता लेख्नुहुन्छ, त्यसो त गीतलाई धुनहरूमा पनि सजाउनु भएको छ होइन, उपासना सिडी एल्बम निकाल्नु भएको छ, सम्झनाका तरेलीहरू गीत संग्रह प्रकाशित गर्नुभएको छ, गोधुली मन मुक्तक संग्रह प्रकाशित गर्नुभएको छ, स्पन्दनका छालहरू मुक्तक संग्रह निकाल्नु भएको छ, विभाजित मन हाइकु संग्रह निकाल्नु भएको छ, र कविता पनि अब फेरि छाप्छु भनेर जमजमाउनु भएको छ। यता नेपाल आउनु भएको चाहिँ कति भयो? आज 17-18 दिन भयो। अब उनी बेला भइहाल्यो। हजुर भोलि जाँदैछु। यो आवाज छोडेर पो जाँदै हुनुहुन्छ? अब त्यो बाध्यता भन्नु पर्यो, देशको माया कसलाई हुँदैन र, तर माया भए पनि छाडेर जानुपर्ने आफ्नो व्यवस्था, परिवारहरू सबै उतै छन्, त्यसैले जानुपर्ने बाध्यता छ। हजुर मैले सुरुमै भनिसके, आजको पुरै बसाईमा यहाँकै चोटिला पोटिला मुक्तकहरू सुन्छौ र यहाँले नै छान्नुभएका धुनहरू पनि मिसाउँछौ, यहाँले लेख्नुभएको रचना गर्नुभएको गीत पनि सुनाउँछौ। मुक्तक सुनौ अब। बिहानी पख 81 छाती दुख्छ भन्थिन् मरी, मैले सोधेथे जवाबमा माथि दुख्छ भन्थिन् मरी, एकान्तमा छु भोक प्यास र निन्द्रा पटक्कै लाग्दैन, तिम्रै अभावमा कटक्क राति दुख्छ भन्थिन् मरी, तिम्रै अभावमा कटक्क राति दुख्छ भन्थिन् मरी। अब मुक्तक कसरी लेख्नुपर्छ, के कस्तो हुन्छ भनेर तपाईँसित सोध्नै परेन, निकै बानकिला लेख्नुहुन्छ, मुक्त संग्रह प्रकाशित गरिसक्नु भयो। हजुर ल सुनौ। सुनाखरी या त लाली गुराँस कुन हौ तिमी, सुनाखरी या त लाली गुराँस कुन हौ तिमी, हेरेर उस्तै लाग्छौ पूर्णिमाको जुन हौ तिमी, जति सुन्यौ सुनु सुनु झन सुनिरह झै लाग्ने, हृदयलाई कुतकुताउने सुन्दर धुन हौ तिमी, हृदयलाई कुतकुताउने सुन्दर धुन हौ तिमी। मेरा मजस्तो दुई दिन को पाहुना है ना ल्याउँछु सागर बाट अञ्जुलीमा पानी एक एक बुझ्ने सबको प्यास मेट्न खोज्छु सबैलाई रिझाउने मेरो गीत हैन तिमीले अमर गीत मेरा मजस्तो दुई दिन को पाहुना है ना गीत चोरी ल्याए सागर बाटा मेरो गीत मेरै प्रतिबिम्ब होइन नारायण गोपालको सुमदुर्गालाई यहाँ चुटुक्क मिसायौं यहाँकै मुक्तकको भावना वरिपरि भनेर मिसाएका हौ उता परदेशमा बसेर घरदेशको चिन्ता र चासो लेखिराख्नुहुन्छ लेख्ने फुर्सद चाहिँ कतिखेर पाउनुहुन्छ यो समय त भन्नुपर्दा साह्रै व्यस्त हुनुपर्छ परदेशमा थोरै समय उबारेर बेलुका कामबाट थकित भएर आएर एकछिन थोरै समय निकालेर लेख्ने गर्छु कहिले कसैले दोकानमा राखेर आफन्तलाई दोकानमा राखेर थोरै लेख्न समय निकाल्छु त्यही समयको सदुपयोगकै उपज हो भन्नुपर्छ यी मुक्तकहरू कहिले काहीँ अनलाइनमा भेट हुँदाखेरि पनि व्यस्त व्यस्त भेटिनुहुन्छ हो त्यो अब परदेशको कुरो त यहाँलाई त्यति थाहा छैन होला स्वदेशमा जस्तो हुन्न नै अवश्य हामीलाई त फुर्सदै फुर्सद खुसीले को परदेशिन्छ र परदेशिन्छ र जब बाध्यता पर्यो बाध्यता हुन्छ अनि त परदेशी नै हो थोरै समय निकालेर कहिले कहिले अब भेटिन्छ अनलाइनमा त्यतिखेर देशको माया सम्झँदै आफ्नो साथीहरूलाई सम्झँदै थोरै केही बोल्ने हो अब मुक्तकै बोल्ने हो अब विगत सम्झँदै उनकै तस्विर छोए आज विगत सम्झँदै उनकै तस्विर छोए आज बितेका ती पल सम्झेर एक्लै रोए आज विरही राग सम्झेर रुनुन्न भन्थ्यो प्रिय अश्रुधाराले कान्तिहीन मुहार धोए आज अश्रुधाराले कान्तिहीन मुहार धोए आज अश्रुधाराले कान्तिहीन मुहार धोए आज निकै कमलो छ कि अब मान्छे है तपाईँको मान्छेको मन न हो रमेशजी कहिले कमलो कहिले सारो त्यसमा पनि म त साह्रै कमल छु कमलो छु फेरि अर्को मुक्तक सुनौ प्रेमको गहिरो छापमा नदिन हुन्छ न रात हुन्छ प्रेमको गहिरो छापमा नदिन हुन्छ न रात हुन्छ पीडासँगै रोइरहेको आँखा पुछिने हात हुन्छ आकर्षित गुलाबी ओठको मन्द मुस्कानसँगै सबै बाहिर प्रसन्न देखिन्छन् भित्र पीडाको खात हुन्छ बाहिर प्रसन्न देखिन्छन् भित्र पीडाको खात हुन्छ त्यस्तो हुन्छ है हजुर यो मुक्तकहरू लेख्दा पनि बडो प्रेमिल प्रेमिल लेख्नुहुन्छ नि यो सबै मनकै मनकै कुरो हो यो उमेरले छेक्दै नै रहेछ मनबाट हुन्न रहेछ रमेशजी गर्नुपर्दा त उमेर त माथि नै पुगिसक्यो तर मन त बालकै छ है हजुर मुक्तक सुन्दै जाऊ भित्री तहसम्म पुगी नउत्री त्यसै गहिरिए भने म भित्री तहसम्म पुगी नउत्री त्यतै गहिरिए भने म यदि प्रेमको यो अनन्त खेलबाट बाहिरिए भने म जराबिहीन थियो, बेले चुडिएर गयो भनिदिए पुग्छ, अनौठो नमान्नु है शेताम्य कात्रोले पहिरिए भने म, अनौठो नमान्नु है शेताम्य कात्रोले पहिरिए भने म। घुर्की त निकै लाउनु हुँदो रहेछ। घुर्की भन्दा पनि पछि के हो के हो, अब त्यो अहिले नै भइरहेको कुराहरू हुन्। सुन सुन, मुक्तक सुन्दै जाऊ। शरीरमा स्पर्श नगरी मन भाँडेर गई, शरीरमा स्पर्श नगरी मन भाँडेर गई, प्रेमिल यात्राको पटङ्गिनी फाँडेर गई, स्मृतिभित्र बारम्बार आइरहने मरिले, अत्यन्त नमिठो सम्झना छाडेर गई, अत्यन्त नमिठो सम्झना छाडेर गई। सनी सपानी सग म पग म पनि प म पग म सप म प सम ग म सग सनी सपानी सग हे उजते रही यहरे रही नतीजा आफै तीर पारे रही उजते रही यहरे रही नतीजा आफै तीर पारे रही हिजो निम्ता दी बस्न दिलमा हिजो निम्ता दी बस्न दिलमा आज काडे तरले बारेर गई उजिते र गई यहरे र गई नतिजा आफै तिर पारेर गई गैचामा एउटा फुल्थ्यो बगैँचामा आकाशबाट सिन छरेर गई आकाशबाट सिन छरेर गई बाँच्दै त थिए घायल नै भए पनि मुस्कानको छुरा रोपी मारेर गई उजितेर गई यहरेर गई नतिजा आफै तिर पारेर गई प्रेमको फुल्यो मेरो मनमा रोपेर प्रेमको फुल्यो मेरो मनमा हुर्काई अन्तै सरेर गई हुर्काई अन्तै सरेर गई परखिए मनको ढोका उखारी उभोली भन्दै टारेर गई उजितेर गई यहरेर गई नतिजा आफै तिर पारेर गई उजितेर गई यहरेर गई नतिजा आफै तिर पारेर गए रिजो निन्ता दी बस्न दिलमा हिजो निन्ता दी बस्न दिलमा आज काडे तारले पारेर गई बुझितेर गई यहरेर गई नतिजा आफै तिर पारेर गई नतिजा आफै तिर पारेर गई ऊ जितेर गई या हारेर गई नतिजा आफैतिर पारेर गई कस्तै निष्ठुरी रहेछ है हजुर राज सिग्देलले साह्रै मिठो गला दिनु भएको छ त्यो मुक्तक फेरि दोहोर्याउनुहोस् त शरीरमा स्पर्श नगरी मन भाँडेर गई प्रेमिल यात्राको पटाङ्गिनी फाँडेर गई स्मृतिभित्रबाट बारम्बार आइरहने मुरीले अत्यन्त नमिठो सम्झना छाडेर गई अत्यन्त नमिठो सम्झना छाडेर गई सुन्दै जाऊ अर्को पनि सुनौ शत्रु नै किन नहोस् कहिले टोकाटोक नहोस् शत्रु नै किन नहोस् कहिले टोकाटोक नहोस् विचारको लडाई होस् ठोकाटोक नहोस् रिसलाई घटी पिएर बाहिर हामी हाँसौँ बरू हाम्रो सम्बन्ध कसैको रोकाट नहोस् हाम्रो सम्बन्धमा कसैको रोकाटोक नहोस् सम्बन्ध सुमधुर हुनुपर्छ भन्नुभएको हजुर एक अर्कामा सधैँ राम्रो होस् सुलभ होस् शान्त होस् प्रेमिल होस् सुनौ सुनौ अनगिन्ती बोझहरूले घेरिरहेको बेला अनगिन्ती बोझहरूले घेरिरहेको बेला मनलाई अप्ठ्यारोले बेरिरहेको बेला सन्चो बिसन्चो केही पनि नसुध प्रिय सन्चो बिसन्चो केही पनि नसुध प्रिय कठोर समयले मतिर हेरिरहेको बेला कठोर समयले मतिर हेरिरहेको बेला भन्दै जानुहोस् शहरको भीड़मा गर्व गर्दै वचनले पिट्छ मान्छे शहरको भीड़मा गर्व गर्दै वचनले पिट्छ मान्छे धित मर्ने गरी अरूलाई बिथुल्न भिड्छ मान्छे कस्तो अचम्म आफ्नै किनारामा बग्न नसकेर आफ्नै लयको संगीत बजाउँदै हिँड्छ मान्छे आफ्नै लयको संगीत बजाउँदै हिँड्छ मान्छे मान्छे त्यस्तो पो छ त है मान्छे अहिलेको जमानामा यस्ता छन् सुन्दै जाउँ सुन्दै जाउँ शान्तिपूर्ण जीवन बाँचौ किन गर्नु दायाँ बायाँ के नै हो र जीवन यो दुई दिनको घाम छाया वेदना भए भुलेर सिङ्गारिएको यो धरतीमा फैलियोस् युग युगसम्म सबैसँग मोहमाया फैलियोस् युग युगसम्म सबैसँग मोहमाया जीवनको घाम छाया कसलाई मन पर्दैन र हजुर मुक्तक सुन्दै जाउँ अलौकिक वचनबाट छुटिएकी छु अलौकिक वचनबाट छुटिएकी छु अनगिन्ती प्रहारहरूले छुटिएकी छु बिउजनु अघि एक पछि अर्को गर्दै हरदम धुलिँदै बैरीबाट लुटिएकी छु हरदम धुलिँदै बैरीबाट लुटिएकी छु फुल सबै उडे पछि गुडरी हुन्छ पन्छी सबै हे फूल चुडेर लाने हो यहाँ माली रोएको देख्यौ कि। गीतमा पनि यस्तो अहम प्रश्न गर्न सकिन्छ। कुमार सुब्बाले गाउनु भएको हो, कर्मयोञ्जनले संगीत भर्नु भएको हो, मनबहादुर मुखियाले लेख्नु भएका गीती हरफ हुन्। हे फूल चुडेर लाने हो यहाँ माली रोएको देख्यौ कि। फूल चुड्नेले त चुडेर चटक्क चुडेर हिँड्छ, तर त्यो फूलको स्याहार सम्हार गर्नेको मालीको मन कति रुँदो हो कल्पना त गर्न सकिन्छ नि। हजुर, कल्पना गर्न सकिन्छ। स्पन्दनका छालहरू भित्रबाट पनि केही मुक्तहरू सुनौ न। तिम्रो लाजको पर्दा सबै हटाएर आऊ प्रिय, तिम्रो लाजको पर्दा सबै हटाएर आऊ प्रिय, दुनियाँ यो भोलि मेरो हृदयमा छौ प्रिय, ओखती औ तिमी आफै भन बाँचु कि मरु म, ओखती औ तिमी आफै भन बाँचु कि मरु म, तिमी बिना निको हुन्न तिर्सनाको घाउ प्रिय, तिमी बिना निको हुन्न तिर्सनाको घाउ प्रिय। अर्को पनि सुन्दै जाउँ। गामको मौसम हुरी बतास चल्छ किन अचेल, गामको मौसम हुरी बतास चल्छ किन अचेल, आफ्नै छायाले आफैलाई छल्छ किन अचेल, जसले सलाइकोरी बोटमै आगो लगाइगयो उसकै याद फेरि दिलमा फल्छ किन अचेल, उसकै याद फेरि दिलमा फल्छ किन अचेल। कुर्ची हिँडा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो, मेरो देह केही होइन केवल लेखथोप र माटो हो। कुल्ची हिँडा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो, मेरो देह केही होइन केवल थोप्रो माटो हो। गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन, त्यो त झरी सुकेको एक थोप आँसुको टाटो हो, त्यो त झरी सुकेको एक थोप आँसुको टाटो हो। हजुर, यहाँहरू अहिले मुक्तकिलो सांगीतिक प्रस्तुति बिम्ब प्रतिबिम्ब सुन्दै हुनुहुन्छ। बिम्ब प्रतिबिम्बमा यहाँहरूले आफ्ना मुक्तकिला भावना पठाउन सक्नुहुन्छ। हाम्रो ठेगाना हो कार्यक्रम बिम्ब प्रतिबिम्ब, पोस्ट बक्स नम्बर 634, रेडियो नेपाल, काठमाडौँ। इमेलबाट पनि आफ्ना मुक्तकिला रचनाहरू पठाउन सक्नुहुन्छ। कार्यक्रम बिम्ब प्रतिबिम्बको इमेल आईडी हो radioprotibimba@gmail.com। श्रोताहरू, यहाँहरू रेडियो नेपालको मुक्तकिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिबिम्ब सुनिराख्नु भएको छ। आजको कार्यक्रम बिम्ब प्रतिबिम्बमा मुक्तकिला मित्र हुनुहुन्छ विमल गिरी। उहाँ अधिकांश त मुक्तकै लेख्नुहुन्छ र मुक्तकार भनेर सग्लो पहिचान पनि बनाउनु भएको छ। रेडियो नेपालको स्टुडियोमा हुनुहुन्छ, मुक्तक सुन्दै जाउँ फेरि। आमाको आँसु धाराले घरतिर बोलाउँछ मलाई, आमाको आँसु धाराले घरतिर बोलाउँछ मलाई, अभावको ज्वालामुखीले फेरि फुटाउँछ मलाई, रहरले को परदेशी बन्छ र परदेशमा भए पनि माटोको सुगन्धले पल पल झस्काउँछ मलाई, माटोको सुगन्धले पल पल झस्काउँछ मलाई। आहा, सुन्दै जाउँ सुन्दै जाउँ। देश जलाई त्यही रातमा रमाउँछस् कहिलेसम्म, देश जलाई त्यही रातमा रमाउँछस् कहिलेसम्म, गरीब माराको कालो धन कमाउँछस् कहिलेसम्म, मेरा जम्मै बस्तीहरूमा अभाव र पीड़ा पठाएर राजधानी त सधैँ हैकम जमाउँछस् कहिलेसम्म, राजधानी त सधैँ हैकम जमाउँछस् कहिलेसम्म। काठमाडौँलाई पनि दनक मजाले दिनुभएछ। विदेशमा बसे पनि स्वदेशकै सम्झना सधैँ आइरहन्छ, न्युजहरू त्यही हेरिन्छ, सबै यताउता हुन्छ, त्यसले गर्दाखेरि यहाँका नेताहरूलाई अलिकति थोरै प्रहार गर्न खोजेका हो उहाँहरूले, तर सुन्नुहुन्न। उहाँ पनि साहित्यिक कार्यक्रम त गरिराख्नुहुन्छ नि है। हामी कहिले कहिले गर्छौँ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको तर्फबाट वार्षिक कार्यक्रमहरू भइराख्छन्। त्यस्तै गरेर हाम्रो भानुभक्तको जन्म जयन्ती मनाउँछौ, देवकोटा जयन्ती मनाउँछौ, अनि कवि गोष्ठीहरू गर्छौं, वसन्त कवि गोष्ठी, यस्ता यस्ता विभिन्न कार्यक्रमहरू गर्दै आइरहेका छौँ। यहाँहरूले गर्नुभएको राम्रो कामको समाचार हामीले पनि यहाँ घर देशमा बसेर हेरिराखेका हुन्छौँ। हजुर, बधाई दिए सबै त्यहाँ बेल्जियममा रहनुभएका साहित्यिक मित्रहरूलाई। धेरै धेरै धन्यवाद रमेशजी। मुक्तक सुन्दै जाउँ। आयो जीवनमा मेरा सब थोक लुटेर गयो, आयो जीवनमा र मेरा सब थोक लुटेर गयो, ऊ दिलमा टाँसियो र सिसासरी फुटेर गयो, ऊ त्यसै आँखा रोएका होइनन्, दिल दुखेका होइनन्, म नङ थिएँ जो मासु थियो छुटेर गयो ऊ, म नङ थिएँ जो मासु थियो ऊ छुटेर गयो। सुनौ सुनौ। मन सधैँ तिम्रै छाया तिम्रै माया लाग्छ अचेल, मनले सधैँ तिम्रै छाया तिम्रै माया लाग्छ अचेल, कल्पनाको दुनियाँमा फुर्की फुर्की भाग्छ अचेल, खै के भयो किन भयो म आफैलाई थाहा छैन, तिमी भैनौ भने मनी हुन्न जस्तो लाग्छ अचेल, तिमी भैनौ भने मनी हुन्न जस्तो लाग्छ अचेल। सुनौ सुनौ। गरिबको खुन चुसी किर्नाहरू आउँदैछन्, गरिबको खुन चुसी किर्नाहरू आउँदैछन्, बसाहरू हुकुमका रुद्र घण्टी बजाउँदैछन्, अब मौन बस्नुहुन्न दलालहरूको आस्थामाथि, झुटै झुटको आगो फुकी आँधी उरी चलाउँदैछन्, झुटै झुटको आगो फुकी आँधी उरी चलाउँदैछन्, हाँगा भाँचिएर सुकेको पात जस्तै भाकी छु, हाँगा भाँचिएर सुकेको पात जस्तै भाकी छु, चुरा फुटाएपछिको नारीको हात जस्तै भाकी छु, अब कहिले उज्यालोको आश नगर मबाट प्रिय, म आफ्नै जुन निभेको रात जस्तै भाकी छु, म आफ्नै जुन निभेको रात जस्तै भाकी छु। मसँग लडिन कसैको भइसकेको मन सक्दैन बाँडिन, सुकेली राम्री सुकुमारी छौ तिमीमा छ जवानी, तर दिउँ कसरी कसैको नासो मैको निशानी, पुर्कन्न माया छाती मरोपी मुस्कानले गोडेर, स्वर्गमै जाऊ मलाई यहाँ पछ्याउन छोडेर, नजिक सर्दै सर्दै नाऊ मसँग टाँसिन। बन्दै अँधेरी बन्दै लुकामारी खेलेर, नखोज भर्न मनको शान्ति निलज चलेर, म श्वास पनि उनकै फेर्छु ब्युजदा निदाउँदा, प्रेमको हत्या कसरी गरौँ तिमीले फकाउँदा, सरापले तिम्रो पिर तिम्रो सक्दैन नासिन, नाउजुन कोठामा राति मसँग लडिन, नआउ जुन कोठामा राति मसँग लाडिन, कसैको भइसकेको मन सक्दैन टाडिन। माणिक रत्नले सुमधुर गला दिनुभएको छ, रत्न शमशेर थापाले लेख्नुभएका गीती हरफमा मुक्तकार विमल गिरीका चुटिला पोटिला मुक्तकहरू हामीले सुनिराखेका छौं। फेरि मुक्तक सुन्दै जाउँ। घर देशको अभावमा यो मन पल पल रुन्छ परदेशमा, घर देशको अभावमा यो मन पल पल रुन्छ परदेशमा, चर्याउँछन् स्मृतिका घाउहरू पीड़ा कसले सुन्छ परदेशमा, हाल खबर सोच्छिन् प्यारी म कसरी जवाफ दिउँ उनलाई, हाल खबर सोच्छिन् प्यारी म कसरी जवाफ दिउँ उनलाई, ननिदाई ननिदाई सम्झनामै बिहान हुन्छ परदेशमा, ननिदाई ननिदाई सम्झनामै बिहान हुन्छ परदेशमा। साह्रै व्यस्त हुनुहुन्छ है, विदेशको त अब बडा अप्ठ्यारो छ। कति घण्टा काम गर्नुहुन्छ? काम भन्दा पनि अब त्यहाँ विभिन्न टेन्सन, काम त सधैँ नै भइरहन्छ, अब त्यो गर्ने भन्ने कुरो भन्दा पनि अब बिहानदेखि बेलुकासम्म भइरहन्छ, त्यो व्यस्त हुन्छ, भेटघाट हुँदैन, आफन्त कोही हुँदैन, देशको माया सम्झना सधैँ भइरहन्छ। छोराछोरी पनि त हुर्किसके, अब साथ दिन्छन् होला नि, आशा गरौँ बिस्तारै बिस्तारै, कुन बाटो लिने हो थाहा छैन। भाउजू पनि काम गर्नुहुन्छ नि होइन? उनी पनि ठिकै छिन्, सँगै काम गर्छौँ, दुवैजना काम गर्छौँ। भाउजूदा लेख्नुहुन्न उनीले कहिले कहिले लेख्छिन् यो लेख्नु यस्तो थिमको लेख्नु भनेर भन्छन् त्यही अनुसार म लेख्छु पहिलो पाठक चाहिँ को हो यहाँको मेरो श्रीमती नै हुन् भाउजूको शुभ नाम उषा गिरी छोराछोरी छोराछोरी दुईजना छन् एकजना छोरी छिन् सन्ध्या गिरी र छोरा निश्चल गिरी हामी सँगै छौँ सपरिवार परदेशमा तपाईँ यता जहाजमा उड्दै गरेको भए पनि त भाउजूले छोराछोरीले त सुन्नुहुन्छ नि त कार्यक्रम बिम्ब प्रतिबिम्ब त्यो सधैँ उनीहरू सुन्छन् साहित्यिक प्रोग्राम यहाँहरूकै अब रेडियो नेपालका प्रोग्रामहरू प्राय अब हामी सबै सुन्छौँ उनीहरू पनि सुन्छन् मुक्तक सुन्दै जाउँ मैले जिन्दगी भनिन तिमीलाई आपत परेको बेला मैले जिन्दगी भनिन तिमीलाई आपत परेको बेला तिमी बसाइ सरी गयौ मेरो खुसी मरेको बेला आकाशको आँगन कसरी उज्यालो हुन्छ भन सधैँ चम्किने मनको जुन चाहिँ बैतिर झरेको बेला सधैँ चम्किने मनको जुन चाहिँ बैतिर झरेको बेला अब धुनलाई जोडौँ न सामिप्यमा जुनेली रात थियो सामिप्यमा जुनेली रात थियो यो हातमा त्यो हात थियो सामिप्यमा जुनेली रात थियो यो हातमा त्यो हात थियो जुनको उज्यालोमा के भो खोइ जुनको उज्यालोमा के भो खोइ त्यो अन्यल र आघात थियो त्यो अन्यल र आघात थियो हेर्छु जितिस पारे जहाँ गयो ठेस लाग्छ हेर्छु जितिस पारे ठगिस मलाई कर्म भन्दै ठगिस मलाई कर्म भन्दै रुन्छु धार धारे रुन्छु धार धारे जहाँ गयो ठेस लाग्छ हेर्छु जितिस पारे मन बुझाउँदै आफैलाई राख्छु पारी पारी ठगिस मलाई कर्म भन्दै ठगिस मलाई कर्म भन्दै रुन्छु धार धारे रुन्छु धार धारे जहाँ गयो ठेस लाग्छ हेर्छु जितिस पारे सोचे जस्तो खोजे जस्तो जीवन भाग्य दोषी भन्दै रुन्छ एकान्तमा यो मन ओ हुन्न रहेछ सोचे जस्तो खोजे जस्तो जीवन भाग्य दोषी भन्दै हुन्छ एकान्तमा यो मन खुशीहरू सबै भागे निराशालाई छाडी थगिस मलाई कर्म भन्दै थगिस मलाई कर्म भन्दै रुन्छु धार धारे रुन्छु धार धारे जहाँ गयो ठेस लाग्छ जहाँ जाउँ ठेस लाग्छ हेर्छु क्षितिज पारी ठगिस मलाई कर्म भन्दै रुन्छु धारधारी। नरेन्द्र प्यासीले साह्रै मिठो गला दिनुभएको छ। विपिन आचार्यले संगीत भर्नुभएको हो। आजका मुक्तककार विमल गिरीजीले नै लेख्नुभएका गीती अरफ उहाँकै मुक्तकमा मिसाएको हो। सामिप्यमा जुनेली रात थियो यो हातमा त्यो हात थियो जुनको उज्यालोमा के भो खै त्यो अन्यल र आघात थियो। छोटो मिठो लेख्नुहुन्छ है मुक्तक पनि लामो मुक्तक करिब करिब अक्षर गर्ने लेख्दा 20 अक्षर भन्दा बढीको मुक्तक राम्रो हुन्न भन्ने सुनेको छु। त्यो भएर छोटै लेख्नु अग्रजहरूले त्यसो भन्नुहुन्छ। त्यो भनेर जति छोटो हो त्यति मिठो हुन्छ मुक्तक छोटिलो हुन्छ फोटिलो हुन्छ। सुनौ सुनौ कहिले आफ्नै जिन्दगी आफैलाई हार हुन्छ कहिले आफ्नै जिन्दगी आफैलाई भार हुन्छ कहिले त्यही भार जिउने आधार हुन्छ कहिले आफ्नै जिन्दगी आफैलाई भार हुन्छ कहिले त्यही भार जीवन जिउने आधार हुन्छ जिउन नजान्दा विष हुन्छ दुश्मन जस्तै हुन्छ जाने यही जिन्दगी अमृत हुन्छ उपहार हुन्छ जाने यही जिन्दगी अमृत हुन्छ उपहार हुन्छ। आजको कार्यक्रम बिम्ब प्रतिबिम्बमा मुक्तकार विमल गिरी हुनुहुन्छ। मन एक्लै पर्दो रहेछ उमेर ढल्केपछि हो हजुर हो तपाईँकै मुक्तक बोल्दैछु है म सम्झी सम्झी मन एक्लै पर्दो रहेछ उमेर ढल्केपछि पिरो आँसु झर्दो रहेछ उमेर ढल्केपछि जीवन सार्थक बनोस् भन्दा भन्दै हाम्रो रहर त्यसै मर्दो रहेछ उमेर ढल्केपछि हो र भने त्यो अलिकति कता कता उमेर माथि माथि पुग्दाखेरि यस्ता भावनाहरू आउँदो रहेछन् त्यही सम्झनालाई समेटेर लेखिएका यी मुक्तकहरू हुन् रमेशजी। तपाईँकै मुक्तक मैले फेरि बोले है फुत्किनै नसकिने डङ्ग गनाउनेको भिडमा छु आफूलाई गाह्रो पर्दा दशैं मनाउनेको भिडमा छु यो धरतीमा सपना खोसिएको म नसोध भो तिलको गेडालाई पहाड़ बनाउनेको भिडमा छु यही तिलको गेडालाई पहाड़ बनाउनेको भिडमा छु है सानो कुरालाई कत्रो बनाउँछन् है विदेशमा कुरा काट्नेहरू पनि स्वदेशमा जस्तै हुन्छन् उही नेपाली त हो हामी झन् यहाँका टाठाबाट त विदेशमा हुन्छन् यहाँभन्दा बढी लडाई त विदेशमा हुन्छन् भन्ने सुन्छौँ हामी त्यहाँ छ त त्यस्तो छन् विभिन्न राजनीतिबाट सोझा साझा नै हुन् विदेश जान नसक्ने नै हुन् त्यो पनि होइन सोझा साझा पनि गएका छन् बाठा पनि गएका छन् तर विशेष गरेर सानो कुरा भेट्यो भने तिलका पहाड बनाउनेहरू प्रशस्तै छन् है हजुर। आजको पुरै कार्यक्रम बिम्ब प्रतिबिम्बमा मुक्तकार विमल गिरीहरू रहनुभयो। अब समय पनि घर्किँदै घर्किँदै गएको छ दुई चारवटा मुक्तक सुनौ त्यसपछि अनि बिदा मागौला। हस् फेरि म भन्छु परदेशमा आफ्नै चिनारी भाषा अनि भेष हुन्छ परदेशमा आफ्नै चिनारी भाषा अनि भेष हुन्छ मुलुक चिनाउने आफ्नै संस्कृति परिवेश हुन्छ दौरा सुरुवाल गुनु चोली पहिचान साँची राखी जहाँ रहौँ हामी हाम्रो धर्म संस्कृति र देश हुन्छ जहाँ रहौँ हामी हाम्रो धर्म संस्कृति र देश हुन्छ। मेरो देश नेपाल हाम्रो देश नेपाल नेपालीको ढुकढुकी हो प्यारो देश नेपाल मेरो आस्था नेपाल हाम्रो भक्ति नेपाल नेपालीको ढुकढुकी हो प्यारो देश नेपाल। मेरो देश नेपाल सुमन शेखर मानन्दरले स्वदेशी भावना गाउनु भएको छ। आजको कार्यक्रम बिम्ब प्रतिबिम्बको पूरै बसाईमा रहनुभयो मुक्तककार रोजा मुक्तककार विमल गिरी। अब विदा माग्नुपर्छ हामीले विदा माग्ने बेलामा केही भन्नुहुन्छ देश विदेशमा रेडियो नेपाल सुनेर बस्नुभएका बिम्ब प्रतिबिम्ब सुनेर बस्नुभएका हाम्रा प्रिय मनहरूलाई साहित्यिक मनहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर रेडियो नेपालका हाम्रा रमेशजी जो चाहिँ बिम्ब प्रतिबिम्ब चलाउनुहुन्छ उहाँका सम्पूर्ण टोलीलाई टिमप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। आजको बिम्ब प्रतिबिम्बको समय घर्की घर्किसकेको छ। प्राविधिक साथी राधिका ओझालाई धेरै धेरै धन्यवाद दिँदै र आजका अतिथि विमल गिरीजीको मुक्तकिलो यात्रा निरन्तर अगाडि बढ़ोस् हार्दिक शुभकामना दिँदै यो बिम्ब प्रतिबिम्बबाट म रमेश पौडेल पनि ओझेलिन्छु। अवस्त नमस्कार शुभरात्रि। हाम्रो देश नेपाल नेपालीको ढुक ढुकी हो प्यारो देश नेपाल मेरो आस्था नेपाल हाम्रो भक्ति नेपाल नेपालीको ढुक ढुकी हो प्यारो देश नेपाल देश रहे हामी रहन्छौं हामी रहे यो देश देश रहे हामी रहन्छौं हामी रहे यो देश ढुकुटी हो देशको कला संस्कृति भाषा भेष चिनारी हो आफ्नो देश जहाँ गए पनि माटो आफ्नो जोगाई राखो मर्नु परे पनि मेरो देश नेपाल हाम्रो देश नेपाल नेपालीको ढुक ढुकी हो प्यारो देश नेपाल मेरो आस्था नेपाल हाम्रो भक्ति नेपाल नेपालीको ढुक ढुकी